बिहारी तिजा पछि जाउने माइती घर यो तिजामा यही बस बिहारी तिजा पछि जाउने माइती घर पछि जाउदिन ल म बिरा छोरा छोरी लिएर फर्किन तिमलाई मेरो मलाई तिम्रै घर यो तिजामा यही बस बिहारी तिजा पछि जाउने माइती घर जाउदिन ल म बिरा छोरा छोरी लिएर फर्किन तिमलाई मेरो मलाई तिम्रै घर पछि जाउने माइती घर यो तिजामा यही बस बिहारी तिजा पछि जाउने